पैठन होला होला जस्तो लाग्यो, बोलाउँछु कि झै पनि लाग्यो, पैठन होला होला जस्तो लाग्यो, बोलाउँछु कि झै पनि लाग्यो, चुलै निम्तो पठायौ तिमीले जब, चुलै निम्तो पठायौ तिमीले जब, तिम्रो सिन्दुर पोते हुने दिनको, तिम्रो सिन्दुर पोते हुने दिनको, ऐठन होला होला जस्तो लाग्यो, बोलाउँछु कि झै पनि लाग्यो। आँसु पुछि पछ्यौरीले जस्तो लाग्यो, धरती भासिएला झै पनि लाग्यो, चुलै निम्तो पठायौ तिमीले जब, चुलै निम्तो पठायौ तिमीले जब, तिम्रो सिन्दुर पोते हुने दिनको, तिम्रो सिन्दुर पोते हुने दिनको, ऐठन होला होला जस्तो लाग्यो, बोलाउँछु कि झै पनि लाग्यो। ऐठन होला होला जस्तो लाग्यो, बोलाउँछु कि झै पनि लाग्यो।